www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा उप प्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले पूर्वी चितवनको रत्नगर एक बकुलरमा प्रसारण केन्द्र रहेको सामुदायिक रेडियो रेडियो अर्पण 104.5 MHz हिजो साँझ अवलोकन गर्नुभएको छ। अवलोकनपछि आयोजित कार्यक्रममा मन्त्री सिंहले सामुदायिक रेडियो भएका नाताले समाजप्रति उत्तरदायी भई जिम्मेवार वहन गर्न र संविधान निर्माण कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्न सुझाव दिनुभयो। कार्यक्रममा रेडियो अर्पणका कार्यकारी अध्यक्ष वेदप्रसाद आचार्यले रेडियोले गर्दै आएको क्रियाकलाप तथा रेडियोको पृष्ठभूमिका बारेमा उप प्रधानमन्त्री सिंहलाई जानकारी गराउनु भएको थियो। सो अवसरमा अध्यक्ष आचार्यले समाजप्रति अझ उत्तरदायी भएको महसुस गर्दै देशभरका सामुदायिक रेडियोहरूको अवस्था बुझ्न र सामुदायिक रेडियोहरूले महिला जनजातिका विषयमा उठाएका विषयवस्तुका बारेमा जानकारी लिने उद्देश्यका साथ 10 दिने सामुदायिक रेडियोको भ्रमण कार्यक्रम राखिएको जानकारी गराउनु भएको थियो। ती विषयवस्तुले पारेको प्रभावका बारेमा सङ्कलन गरिने रिपोर्ट वृत्तचित्र तयार गरी त्यसको अडियो र भिडियोसहित देशभरका रेडियो नेटवर्कबाट प्रसारण स्थानीय टेलिभिजनमा समेत प्रसारण गर्ने व्यवस्था मिलाउने कार्ययोजना रहेको अध्यक्ष आचार्यले मन्त्री सिंह समक्ष जानकारी गराउनुभयो। कार्यक्रममा चितवन क्षेत्र नम्बर 2 का निर्वाचित सभा सदस्य स्नात अधिकारी नेपाली कङ्ग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ, सचिव जितनारायण श्रेष्ठ, रत्नगर नगर सभापति रूपनराज घिमिरे लगायतको उपस्थिति रहेको थियो। उप प्रधान एवं सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले सरकार आफ्नो मूल दायित्वबाट नचुकेको दावी गर्नुभएको छ। पूर्वी चितवनको रत्नगरमा हिजो नेपाली कङ्ग्रेस चितवन क्षेत्र नम्बर 2 ले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले संयुक्त सरकार भएकाले सरकारमा दैनिक काम कारबाहीका केही ढिलासुस्ती भए पनि आफ्नो मूल दायित्वबाट भने नचुकेको दावी गर्नुभयो। सिंहले सरकार सबै दललाई मिलाएर संविधान निर्माणमा लाग्नुपर्छ भन्ने मान्यताका साथ अघि बढेको बताउनुभयो। उहाँले संविधान सभा बाहिर रहेका दलहरूलाई पनि संविधान लेखनमा सहभागी गराउन सरकारले प्रयत्न गरिरहेको जानकारी दिनुभयो। मन्त्री सिंहले मुलुकमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना कङ्ग्रेसकै नेतृत्वमा सफल भएको दावी गर्नुभयो। उहाँले मुलुकमा भएका हरेक परिवर्तन कङ्ग्रेसकै नेतृत्वमा सम्भव भएको स्मरण गर्दै जनताले कङ्ग्रेसलाई ठुलो पार्टी बनाएर संविधान निर्माणको जिम्मेवारी सुम्पेको बताउनुभयो। उहाँले कङ्ग्रेसलाई जनताले दिएको जिम्मेवारी माघभित्रै संविधान जारी गरेर पुरा गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय निकायको निर्वाचन संविधान जारी गर्नु अघि नै गराएर छाड्ने बताउनुभयो। उहाँले आजबाट सुरु हुने संसदको वर्षीय अधिवेशनमा स्थानीय निकायको निर्वाचन गराउन आवश्यक हुने स्थानीय स्वायत्त शासन ऐन 2055 रहेका केही विधेयक संशोधनका लागि पेश गर्ने बताउनुभयो। सो अवसरमा मन्त्री सिंहले आसन्न संविधान सभा उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर 4 मा कङ्ग्रेसलाई विजयी गराउन कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा सभासद शेषनाथ अधिकारी, पूर्व सभासद द्वय एकनाथ राणा भाट र सावित्री बोगटी, कङ्ग्रेस जिल्ला सभापति टेकप्रसाद गुरुङ, महासमिति सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तीर्थ खनिया, जिल्ला सचिव द्वय जितनारायण श्रेष्ठ र सुनिल श्रेष्ठ, पूर्व जिल्ला सभापति त्रिलोचन निर्मल पौडेल, पूर्व जिल्ला सभापति एवं संविधान सभा उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर 4 का उम्मेद्वार रामकृष्ण घिमिरे, नेपाल ट्रेड युनियन चितवनका पूर्व उपाध्यक्ष भरत खनाल, कङ्ग्रेस नगर सभापति रूपनराज घिमिरे, क्षेत्रीय उपाध्यक्ष सुरेन्द्र प्रसाद पोखरेल लगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा सत्याग्रह का बेला जेल सजाय भोगेका 75 जनालाई सम्मान गरिएको थियो। सम्मान कार्यक्रम क्षेत्रीय सभापति कुमार कार्कीको अध्यक्षतामा भएको थियो। अझसम्म गणतन्त्र संस्थागत नहुँदा गणतन्त्र दिवस मनाउन जनतामा उत्साह नदेखिएको हिजो भरतपुरमा आयोजित गणतन्त्र दिवस कार्यक्रमका सहभागीहरूले बताएका छन्। गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको गणतन्त्र विशेष कार्यक्रममा बोल्ने वक्ताहरूले संविधान नबनेको र जनताले अनुभूति गर्ने गरी मुलुकको अवस्थामा परिवर्तन नदेखिएकोले जनतामा उत्साह नआएको बताएका हुन्। कार्यक्रमका वक्ताहरूले संविधान आउँछ कि आउँदैन भन्ने विषयमा जनता अझै अन्यलमा रहेको भन्दै गणतन्त्र संस्थागत गर्न संविधान जारी गर्नुपर्नेमा जोड दिएका थिए। यसैबीच आम जनताले देशमा गणतन्त्रको अनुभूति गर्न नपाएको रत्नगरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले गुनासो गरेका छन्। रत्नगर नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा हिजो आयोजना गरेको कार्यक्रमका वक्ताले दलका नेतृत्व तहमा बसेकाहरूका कारण गणतन्त्र संस्थागत हुन नसकेको बताएका थिए। उनीहरूले जनताले गणतन्त्रको अनुभूति गर्ने गरी परिवर्तन नपाएको बताएका थिए। कार्यक्रममा रत्नगर नगरपालिकाका संस्थापक नगर प्रमुख नारायण वनले जनताले गणतन्त्रको अनुभूति गर्न नपाउनु विडम्बनाको विषय रहेको भन्दै जनताले चाहेको संविधान निर्माण गरेर गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो। नेपाली कङ्ग्रेसका नगर सभापति रूपनराज घिमिरेले गणतन्त्र संस्थागत गरी शहीदहरूको सपना साकार पार्नुपर्नेमा जोड दिनुभयो। नेकपा एमालेका नगर अध्यक्ष प्रेमनाथ दुवाडीले दलका नेताहरूलाई तलदेखि नै खबरदारी गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा राप्रपा नेपालका नगर अध्यक्ष गोकर्ण अधिकारी, रत्नगर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ, नगर स्तरीय टोल विकास संस्था समन्वय समिति रत्नगरका अध्यक्ष बाबुराम गौतम, कुखुरा व्यवसाय सङ्घ पूर्वी चितवनका अध्यक्ष रघुनाथ भट्ट लगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रम अघि नेपाल उच्च माविको मूलगेटदेखि नगरपालिकाको कार्यालयसम्म प्रभात फेरी गरिएको थियो। प्रभात फेरीमा विभिन्न संस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, नगरवासीको सहभागिता रहेको थियो। चितवनको खैरनी नगरपालिका 11 कुमरोजमा महिलाहरूले हिजोदेखि ताजा तरकारी तथा फलफुल सङ्कलन तथा बिक्री केन्द्र सुरु गरेका छन्। केन्द्रको एक कार्यक्रमका बीच महिला तथा बाल विकास कार्यालय भरतपुरकी प्रतिनिधि सम्झना ढकालले उद्घाटन गर्नुभयो। सो अवसरमा प्रमुख अतिथि ढकालले एकताबद्ध भएर सामूहिक लगानी गरी आय आर्जनका काममा अझै क्रियाशील हुन आग्रह गर्नुभयो। मुस्कान महिला विकास तथा बचत ऋण सहकारी संस्थाले सो केन्द्र सञ्चालनमा ल्याएको हो। केन्द्र स्थापना भएसँगै साबिकको कुमरोज गाविसमा उत्पादन भएका तरकारीहरू टाढा लगेर बेच्नुपर्ने बाध्यताबाट मुक्त हुने महिलाहरूको विश्वास छ। यसअघि त्यस क्षेत्रका महिलाहरूले उत्पादन गरेका तरकारी तथा फलफुलहरू चैनपुरको ज्यामिरेमा रहेको ग्रामीण ताजा तरकारी तथा फलफुल बिक्री केन्द्रमा लगेर बेच्नुपर्ने बाध्यता रहेको थियो। टाढा लगेर तरकारी बेच्नुपर्ने बाध्यता भएकाले निष्क्रिय रहेका महिलाहरू अब आफ्नै ठाउँमा केन्द्र सञ्चालनपछि सक्रिय हुने संस्थाकी अध्यक्ष अम्बिका तिमल सिन्हाले जानकारी दिनुभयो। साथै बचत र ऋणमा मात्र सीमित भएकाले महिलाहरूको आय आर्जनका लागि पनि केन्द्र सञ्चालन गरेको उहाँले बताउनुभयो। सो क्षेत्रमा करेला, बोडी, फर्सी, भिन्डी, परवल लगायतका तरकारी प्रशस्त उत्पादन हुने गर्दछ। केन्द्र उद्घाटन कार्यक्रममा ग्रामीण ताजा तरकारी तथा फलफुल बिक्री केन्द्र ज्यामिरेका अध्यक्ष पूर्णदत्त भोसाल, संस्थाकी सदस्य रेवती उपरीत लगायतले बोल्नुभएको थियो। संस्थाकी उपाध्यक्ष जमुना पाठकले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम अध्यक्ष अम्बिका तिमल सिन्हाको अध्यक्षतामा भएको थियो। चौधरी महिलाको बाहुल्यता रहेको सो संस्थामा हाल 750 जना महिलाहरू आबद्ध छन्। पूर्वी चितवनको रत्नगर एक सौराचोकमा हिजो भएको रक्तदान कार्यक्रममा 51 जनाले रक्तदान गरेका छन्। गणतन्त्र दिवसको अवसर पारेर हंस बहुद्देशीय सहकारी संस्था र नवदुर्गा आमा समूहको संयुक्त आयोजना तथा रत्नगर नगरपालिकाको सहयोगमा कार्यक्रम भएको हो। कार्यक्रममा 10 महिलासहित 51 जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले जानकारी दिनुभयो। रत्नगर 8 मा रहेको हरियर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा सञ्चालित उपआयोजनाको तेस्रो सार्वजनिक सुनवाई कार्यक्रम हिजो सकिएको छ। संस्थाले व्यवसायिक, कृषि तथा व्यापार आयोजना प्याकसँग सहकारी गरी उपआयोजना सञ्चालन गरेको छ। कार्यक्रममा सहभागी कृषकहरूले उपआयोजनाबाट आफूहरू सन्तुष्ट रहेको बताएका थिए। उपआयोजनाबाट त्यस क्षेत्रका कृषकहरूले गोठ सुधार, चापकटर मेसिन, नस्ल सुधार लगायतका सेवा सुविधा पाएका छन्। चितवन क्षेत्र नम्बर 2 का सभासद शेषनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपआयोजना प्रबन्धक केशव आचार्यले आर्थिक गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो। संस्थाका अध्यक्ष शिवकान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्याक्टका क्षेत्रीय कार्यालयका वित्त विज्ञ जनक तिवारी, रत्नगर नगरपालिकाका पूर्व नगर प्रमुख नारायण वन, जिल्ला दुग्ध उत्पादक सङ्घका उपाध्यक्ष हरिहर सुवेदी, वडा सचिव खगराज प्राजुली, कल्याण टोल विकास संस्थाका अध्यक्ष चन्द्रकान्त ओझा लगायतले मन्तव्य राखेका थिए। बेपत्ता भएका थाइल्यान्डका मानवाधिकार कर्मी पोलाची राकचोड चारियोनको अवस्था सार्वजनिक गर्न हिजो नानगढमा हस्ताक्षर सङ्कलन गरिएको छ। गत अप्रेल 17 देखि बेपत्ता भएका बेल्ली भन्ने पोचा